अस्सलामुअलैकुम रहमतुल्लाह, मेरा नाम तारिक मोहम्मद बाजावान है। मेरे टॉपिक से हटके सवाल ये है कि जैसे आजकल अभी हम लोग अक्सर सुनते हैं कि हैदराबाद में या कहीं पर भी कि कम उम्र की लड़कियों को अरब लोग या ये लोग कोई शादी करके ले जाते हैं, फिर वहाँ उनके कोई हुकूक़ उनके अदा नहीं होते हैं और उसके बाद वो गंदगी में या जो भी है, आप बहुत सारे लोग जानते हैं इस मामले में, तो ये चीज़ जो हो रही है ये इसमें शरीयत में इसकी कहाँ तक इजाज़त कि ज़्यादा उम्र वाले से शादी करना है, फिर उसमें वली वगैरह के मामला होते हैं, तो थोड़ी इसकी वजाहत कीजिए। भाई ने बहरहाल एक जो है सवाल किया है कि बहुत सारी बार ऐसा होता है कि लोग जो है शादी के लिए जो है ख़ासतौर से कुछ मुस्लिम बड़े इलाक़ों में, बहरहाल उन्होंने नाम भी लिया एक बस्ती और शहर का, लोग वहाँ आते हैं और आकर फिर कम उम्र लड़कियों से निकाह कर लेते हैं, फिर निकाह करके उनको लेके चले जाते हैं, फिर उनके कोई हकूक़ का मामला नहीं होता और ये सब चीज़ें चलती है। इसके क्या है शरीयत में, इसका क्या मामला है? सबसे पहली चीज़ तो याद रखिए, किसी भी इंसान का, किसी भी मर्द का किसी भी औरत से निकाह हो सकता है अगर वो निकाह के कंडीशन में फ़िट होते हैं। तो उम्र का कोई मसला नहीं, 60 साल का आदमी जो है वो एक कम उम्र लड़की से शादी कर सकता है, जो आज के ज़माने में हम बोलते हैं, जो कि अगर वो बालिग है तो ठीक कर सकता है, वो तमाम चीज़ें मसला नहीं है, ठीक वो हो सकता है, वो शरण दुरुस्त है। लेकिन रियल सिनारियो, रियल मसला ये है जो भाई ने जो सवाल किया उसकी हकीकत ये है कि एक घर वाले अपनी बहन को या अपनी बेटी को इस वजह से उस अरब को निकाह में बिहाते हैं कि उसके वजह से कुछ रेवेन्यू जनरेट हो जाएगा। ये सबसे बड़ा इशू है, शादी का इशू नहीं। क्या उम्र के आदमी किस उम्र की लड़की शादी करता है, अगर वो शादी के हकूक अदा कर सकता है, वो क्या है नानो नफका, उसकी किफालत करे नानो नफका, उसकी जिनसी ख्वाहिशात को पूरा करे, तो हम किसी की उम्र में नहीं बोल सकते वो किसकी क्या, लेकिन अगर कर सकता है तो वो शादी कर सकता है, नहीं कर सकता है तो वो नहीं कर सकता है, ठीक है। तो उसके जिनसी ख्वाहिशात को पूरा करे, उसकी औलाद को तहफ़ दे, उसको जो खाए वो खिलाए, जो पहने वो पहनाए, ये तो हो सकता है, ठीक। लेकिन यहाँ निकाह का मकसद ही कुछ और है। निकाह का मकसद मेरा ये है कि मेरी बहन अगर इस फलां शेख से शादी कर लेती है, वो चाहे वहाँ का फ़कीर क्यों ना हो, यहाँ तो शेख है, चूँकि शिमाक वमाक डाल के अरबी जो है सोप वगैरह घुतरा वतरा डाल के आ गया तो बहुत बड़ा शेख है, बहुत पैसे वाला हूँ, हालाँकि वहाँ ड्राइवर है, वो उसके इलाके में वो जहाँ का है वो ड्राइवर है, लेकिन यहाँ आ गया और उनकी उम्रें भी नहीं देखी जाती, बस इसको उससे चिपका दे, कितना भी कम कमाता हूँ तो कन्वर्जन के अंदर कुछ ना कुछ तो फ़ायदा होगा इंडिया के अंदर, समझ रहे हैं आप, कन्वर्जन में। अरब सऊदी अरब चले जाती तो 17 के हिसाब से आएगा, 1 का 17 है ना, इसी तरह जो है अगर कुवैत चले जाती तो 1 का 160 आएगा, 180 आएगा, ओमान चले जाती तो ये, क़तर चले जाती तो कहीं ना कहीं चले जाओ, स्पेशली जीसीसी जो गल्फ़ कंट्रीज़ हैं वहाँ से लोग आते हैं, ओमान हो गया, क़तर हो गया, सऊदी अरब हो गया, कुवैत हो गया, बहरीन हो गया, यहाँ बच्चियों को उठा उठा कर दे देते हैं। देखिए अगर देने का मकसद ये है कि वो मुत्तकी परहेजगार इंसान है और वो अगर वहाँ से, देखिए इस्लाम तो एक आलमी मज़हब है ना, आप दीजिए अपने बच्चियों कहीं भी दीजिए, अमेरिका में दीजिए, रशिया में दीजिए, आप कीनिया में दीजिए, मसला क्या है, मसला वो नहीं, मसला ये है आपकी नीयत क्या, निकाह के पीछे नीयत ये है बाप की और भाई की कि कुछ मिल जाएगा इसके वजह से, घर की चक्की हमारी चल जाएंगी। और ऐसे वाक़यात भी सुनने में आए हैं कि 15-15 और 16-16 साल की लड़कियों के निकाह 90-90 साल के उम्र के आदमियों से हुआ। मैं ऐसे बाप से और ऐसे भाइयों से सवाल करता हूँ, अगर तुम्हारी शादी के लिए 90 या 95 साल की अगर लड़की लाई जाए, अब लड़की क्या बोलेंगे उसको, शादी के लिए बोल रहा हूँ खाली लड़की, बुड्ढी लाई जाए वो 90 और 95 साल की और उससे कहा जाए शादी कर, जिसकी ख्वाहिशात उसकी खत्म हो गई जिंदगी में, उसको हैज और निफास आना बंद हो गया, उसको तमाम हो गया, और शादी कर तो क्या रहेगा उसके साथ, उस बुढ़िया के साथ, बताइए नहीं रहेगा। लेकिन अपनी बहनों को बड़ी ख्वाहिश से, 70 साल तो उम्र है, 60 साल तो उम्र है, क्या होता है, लेकिन वहां जाएंगी तो ये होगा वो होगा, और जो फिर हालात और जो वाकयात हो रहे हैं अल्लाह रहम करे, और ये लोग मैं कहता हूँ दयूस है और दयूस से भी गए गुजरे लोग, जो बाप और जो भाई और वो समाज जो अपनी बच्चियों को सिर्फ पैसे के लिए, इसको मैं कहूँगा एक तरह से ये भी गुलाम वाला ही एक सिस्टम है कि अपनी बहनों और अपनी बच्चियों को सिर्फ, फिर कह रहा हूँ यही असल है और कुछ नहीं इसके पीछे, पैसे के लिए आप दे दे रहे हैं। अगर वाकई में वो मुत्तकी परहेजगार है, वो कहीं का भी रहो, आप बच्ची को दे रहे इस बुनियाद पर कि मेरी बच्ची से निकाह करेंगी, साले औलादें पैदा होंगी, फ़ायदा होगा, ये तो बहुत अच्छी नीयत है, लेकिन यहाँ नीयत कुछ और ही है, वो बच्ची चाहती नहीं है फिर भी ज़बरदस्ती निकाह कराया जा रहा। कौन सी बच्ची है जो 15-16 साल, जिनकी उमंगे है, ख्वाहिशात है, ज़िंदगी जीना है, उसकी बहुत सारी उम्मीदें हैं, उसके शौहर का एक तसव्वुर है उसके जहन में, उसको उठाकर जो है 90 साल के जो है, क्या बोलूँ उस आदमी को, आदमी बोलूँ क्या बोलूँ, ख़त्म होने पर है उससे शादी कर दी जाती है। और ये वाक़यात बिल्कुल वाज़े हैं, इसको बदलील साबित किया जा सकता है कि कई ऐसी औरतें हैं जो वहाँ जाती है, उनकी जिनसी ख्वाहिशात पूरी नहीं होती है, वो गलत रास्ते अख्तियार करती है, اسی طرح جن سی خواہشات چھوڑی ہے ان کو نان و نفقہ نہیں دیا تھا اگر وہ مر جاتا ہے تو. کئی واقعات ہوتے ہیں کہ انسان شادی کر گیا 70-75-80 سال کا تھا, 2-4 سال میں مر گیا, اولاد ہوئی ہوئی نہیں ہوئی اس سے, اور اس کے بعد اس کو کوئی نان و نفقہ نہیں دیتا, اس کے بیٹے اس کو حکال دیتے, بیٹے کیا پوتے بھی رہتے اس کو تو کبھی کبھار وہ اس کو حکال دیتے ہیں. یہ عورت بیچاری بے سہارا ہوتی, یا تو اس پہ بری نظریں ڈالی جاتی ہیں. کچھ باتیں ہو سکتا ہے میری کڑوی لگے لیکن یہ حقیقت ہے, دس از ریئل سیناریو, اس کو سمجھنے کی ضرورت ہے. ٹھیک ہے عرب ہے ٹھیک ہے اپنی جگہ, لیکن اس کا مطلب یہ نہیں کہ ہر مسلمان تو اچھا ہی ہوں گا. ٹھیک, تو وہ اس پہ غلط نظر ڈال رہے, کبھی بیٹا ہاتھ ڈال دے رہا ہے اپنی ماں پر, چونکہ اس کو معلوم اس کے باپ نے غلام لایا ہے, ماں تھوڑی لایا اس کے لیے. 16 سال کی لڑکی سے 90 سال کا آدمی شادی کرے تو غلام لایا اس نے ایک طرح سے, تو اس کو جو ہے ہاتھ ڈال رہا ہے, کبھی داماد ہاتھ ڈال دے رہا ہے اس کا اس کے اوپر, چونکہ اس کو تو فری مل گئی نا رکھی ہوئی عورت, سمجھ رہے آپ اس کو. اب کیا بولوں میں, لفظ بھی استعمال کروں گا تو برا لگے گا, کونکیوبائنس رکھے لوگ ایسا استعمال کیا جا رہا ہے اور اس کی زندگی سے کھلواڑ کیا جا رہا ہے. کبھی یہ خود بوڑھا آدمی بولتا جا کے کسی زنا کر لیتے, کو خواہشات پوری کرنا ہے اس لیے کہ میں نہیں کر سکتا ہوں, لالیا میں نے تجھے, مجھے خدمت کے لیے کوئی چاہیے تھا, میرا پیشاب پیخانہ اٹھانے کے لیے, گندگی صاف کرنے کے لیے میں نے لالیا تجھے, سستے میں ملا اس شہر کے اندر, میں نے خرید کے لالیا, مجھے کسی نے کہا تو. وہ استعمال کر رہا ہے, وہ اپنی خواہشات کسی اور سے پیدا کر رہی ہے, نکاح کے کسی اور میں, بچے کسی اور کی پیدا کر رہی ہے وہاں, اس کے بعد وہ مر جاتا ہے تھوڑے دن کے اندر, 2-4-5 سال 10 سال جی مر گیا. اس کی عمر ابھی کیا بنتی ہے, 20-25 سال عمر بنتی ہے اس کی, اور وہ مر گیا, مر کھپ گیا وہ انسان. اب اس نے کیا کرنا, بھائی بولتا واپس نہیں آنا, باپ بولتا واپس نہیں آنا, تم آؤ گے تو چکی چولہا بند ہو جائے گا, تمہارے اوپر تو پورا چل رہا ہمارا, یہاں تو عیش میں شادیاں ہو رہی ہمارے بچوں کی, میرے بچوں کی شادی میں کر رہا ہوں, پیسہ کون دے رہا ہے, میری بہن بھیج رہی ہے وہاں سے جس کو بیچ کے رکھا ہوں میں نے, وہ پیسہ بھیج رہی ہے وہاں سے, وہاں کے ڈالرس اور وہاں کے جو ہے ریالس اور وہاں کے جو ہے پاؤنڈس اور وہاں کے جو ہے دینارس, اس کو کیش کرا رہا ہوں میں یہاں, اور وہ بیچاری اپنی خواہشات کو تڑپ رہی ہے, اپنی جنسی خواہشات کے لیے, ایک اچھی زندگی جینے کی خواہشات کے لیے, ایک زندگی گزارے جس میں ایک فیملی ہو, اس کا ایک شوہر اور اس کے بچے ہو, اس خواہشات کو صرف وہ سوچ اور تصور میں لا رہی ہے, اور ایک غلامانہ زندگی گزار رہی ہے اپنی خواہشات کو پورا کرنے کے لیے, کتے اور بلی بن جا رہی ہے. تو ہاں ہوتا ہے انسان, دیکھیے نفسیات جو ہوتی ہے نا سب کے پیچھے لگی ہے, اس لیے انبیاء کو بھی اللہ نے نکاح کا حکم دیا, نفسیات ہے ان کے پیچھے, نفس ہے ان کے پیچھے, ضرورت ہے نفس کی, پیٹ ہے تو بھوک لگتی ہے انسان کو, تو جنس ہے نا اور خواہشات ہے تو اس کو پورا کرنے کا طریقہ لگتا ہے انسان کو. تو وہ بیچاری کتے اور بلیوں کے ساتھ اپنا خواہشات پوری کر رہی ہے, ان کو تو کبھی کبھار اللہ رحم کرے, میں نے اس لیے دیوس کہا ایسے لوگوں کو, ان کو پتہ بھی ہوتا ہے کہ وہ بیچاری کیسی زندگی گزارتی, بولتے جو بھی ہے وہیں رہیں, بس بھیجتے رہے جو بھیج رہی وہ چاہیے ہم سے. تو گویا یہ تو وہی ہوا دور جہالت میں جو مشرقین مکہ کرتے تھے اپنی لونڈیوں سے, اور اپنے وہ تو خیر اپنی بہنوں سے اور بیٹیوں سے نہیں کرتے, اپنی لونڈیوں اور غلاموں سے حرام کاریاں کراتے. اسلام نے اس کو منع کیا, جس لونڈی کے ساتھ تم رہو ہم بستری کرو اس سے تم گناہ نہیں کروا سکتے ہو, اور اس کے پیسے بھی رکھتے تھے. اسی لیے اگر آپ دور جہالت کا واقعہ پڑھے کہ کعبے کی جو تعمیر ہوئی, یہ بات طے کی گئی کہ کوئی بھی اپنی ایسے پیسے کو جو لونڈیوں سے کمایا گیا اس طریقے سے کعبے کی تعمیر میں نہیں لگائے گا, جس کے وجہ سے ان کا اتنا پیسہ جمع ہوا کہ کعبے کو اس کے اصل بنیادوں پہ بنا نہیں سکے, کعبہ ریکٹینگل تھا اس کو اسکوائر کر دینا پڑا ان کو. تو وہ حاتم ہے, حاتم کعبے کے اس کے اندر طواف نہیں ہوتا نا, وہ حاتم کعبے کا حصہ تھا, کعبہ ریکٹینگل تھا اس کو اسکوائر کرنا پڑا, کیوں پیسے نہیں تھے اتنا بنانے کے لیے. تو وہ بھی جانتے تھے یہ حرام پیسہ, یہ نہیں چلتا. آج مسلمان دین اسلام شریعت جس میں زنا اتنا بڑا جرم ہے, یہ لوگوں کو پتہ ہے کیا ہو رہا ہے, وہ بچیاں اپنی جوانیوں کو جلا رہی ہے, اپنی زندگیوں کو برباد کر رہی ہے, اور یہ عیش عشرت کرے منہ میں پان ڈال کے جیب میں ہاتھ ڈال کے اور گاڑیوں میں گھوم رہا ہے, رسومات شادیاں بیاہ کھانے پینے سب چل رہے, کس بنیاد پر؟ وہ بیچاری ایک وہاں پیس رہی ہے زندگی, کولو کا بیل جیسا اس کی زندگی ہے, کوئی اس کو سہارا نہیں ہے. آپ تھوڑا سوچیے, کبھی خلیجی ممالک میں آپ میں سے کوئی گیا ہوں گا نا, عمرے اور حج کو مت سوچیے, وہاں لاکھوں لوگ ہوتے, وہ چھوڑ دیجیے. اس کے علاوہ تو سارے لوگ اگر ہندوستانی بولنے والے بھی ہو نا, تو اجنبیت لگتی ہے وہاں, کہ یار کوئی اپنا نہیں ہے, اپنے گھر والا نہیں, اپنا رشتے دار نہیں ہے نا. آج کل تو فیملی کے ساتھ لوگ جا رہے ہیں, زمانے میں نہیں جاتے تھے. تو وہاں مرد پریشان ہیں, مرد روتے ہیں کبھی کبھار اپنے سے, اس بچی کا کیا حال ہو رہا ہوں اندازہ لگائیے. جس کو تم سوچو اللہ کے پاس ایسے والدین, اللہ کے پاس وہ باپ, اللہ کے پاس وہ بھائی کیا جواب دیں گا میں نہیں جانتا ہوں, لیکن بہت سخت جرمانہ ادا کرنا پڑے گا اس کی زندگی برباد کرنے کے لیے, اس کے زنا کے لیے. یقیناً اس نے زنا کیا, وہ گناہ گار ہے, لیکن تم بھی کوئی بری نہیں ہو اس کے اس عمل سے. جب تم کسی کو اتنا دباؤ کہ وہ مجبور ہو جائے, کسی کو تم یہاں گن رکھ دیے اور بول رہے ہو اس کو مارو, کیا کریں گا وہ, یا تو خود مر جا یا تو اس کو مارا. اب ہر بار کسی کا ایمان اتنا تو بلند نہیں ہوتا کہ بولے گا مار دو میرے کو, میں نہیں مارتا کسی, بڑھ جاتا ہے آگے, وہ کر بیٹھتا ہے گناہ, پھر وہ کون ذمہ دار ہوں گا اس گناہ کا. تو یہ باپ, یہ بھائی دیوس جو اپنی بہن کی اس کمائی پہ اپنی زندگیاں گزارے, یہ اس کے ذمہ دار ہیں, اور یہ معاملہ کوئی حد اختیار نہیں کر رہا, بڑھتے ہی جا رہا, یاد رکھیے بڑھتے ہی جا رہا ہے. मुझे भी बहुत से लोग कॉल करते हैं, बहुत सारे मसाइल डिस्कस करते हैं, मेरे सामने भी ये बात आई और ऐसे दिल दहलाने वाले केसेस मेरे सामने आए कि बिल्कुल जो है एक एक परेशानी कैसा लगता, ज़मीन नीचे से निकल गई अपने कि क्या हो रहा है और कौन कर रहा है, क्यों कर रहे हैं, दो कौड़ी के लिए अपनी आखिरत बर्बाद कर रहे हैं, ये काम अपनी बहनों से करवा रहे हैं। अरे हमारा तो जज्बा ये है कि हम किसी गैर मुस्लिम को अगर इस काम में हो तो हम चाहते हो निकल कर यहाँ आ जाए, वो छोड़ दे उस रास्ते को जो इख्तियार की हुई, और हम अपनी बहनों और अपनी माओं को और अपनी उम्मत की बेटियों के साथ ये सलूक कर रहे कि उनको ऐसा मजबूर कर रहे, और इन भाइयों के साथ अल्लाह क्या करेगा, इन बाप के साथ, उस घर के जिम्मेदार और बड़े के साथ अल्लाह क्या करेगा, जिसको गार्जियन बोलते हैं, वो गार्जियन जो जिम्मेदार है, क्या अल्लाह उसकी गिरफ्त करेगा जिसने इन बच्चियों की ज़िंदगी से इस तरह से खिलवाड़ किया। मैं फिर कह रहा हूँ किसी अरब से बाहर शादी करना कोई गुनाह और जुर्म नहीं है जब तक कि वो किताब और सुन्नत की बुनियाद पर उसी कंडीशन को फुलफ़िल कर रहा हो, लेकिन यहाँ शादी का मकसद ना निकाह है, सिर्फ़ और सिर्फ वो डॉलर्स है या वो रुपया है जो वहाँ से भेजेंगे कन्वर्जन में, वो ज़िंदगी वहाँ बर्बाद करती है, उनके शौहर मर जाते हैं उसके बाद ही वहाँ रहती है, वो चाहती है कि हिंदुस्तान आए, किसी गरीब शरीफ लड़के से निकाह करके ज़िंदगी गुजारें, ये भाई और ये वालिद और ये वालदा और ये बहनें भी कभी होता है, इसे माँ और बहनें भी शामिल होती हैं, हालांकि औरतों को तो औरतों का दुख समझ में आना चाहिए ना, मैं बार बार कहता हूँ औरतों पे औरतों ने जितना जुल्म किया ना, मर्दों ने कभी उन पर उतना जुल्म नहीं किया, हमेशा कहता हूँ, और ये भी कहता हूँ आलिमों ने आलिमों पर जितना जुल्म किया ना, कभी दूसरे आदमी ने उन पर उतना जुल्म नहीं किया, इतना जुल्म करते हैं कि माँ को मालूम है वो क्या ज़िंदगी गुजारी है, बहनों को मालूम है क्या ज़िंदगी गुजारी है, लेकिन बनाओ और सिंगार के लिए भेज रही ना, बस तू भेजते रहे तेरा कुछ भी रहूँ, तू कहीं भी सो कुछ भी खा किसके भी बच्चे पैदा कर, वो हमारे लिए मसला नहीं है, यहाँ पैसा भेज, यहाँ पैसा भेज, और अगर लड़की है तो उसको भी तैयार कर, उसकी भी शादी कर वहाँ, ताकि वो भी पैसा भेजेंगी, तुम किस दिन की बात कर रहे हो, किस दुनिया और ज़माने में रह रहा हूँ, और ऐसी एक दो लोगों की कहानी नहीं, ये हज़ारों हज़ारों लड़कियों की कहानी है जो अपनी ज़िंदगियों को ऐसी बर्बाद कर रही है। मैं ख़ास तौर से ताकीद करूँगा ये चीज़ को छोड़ दें, वरना इसका जुर्म इसका गुनाह बहुत बड़ा होगा, अल्लाह हो सकता हमारी नमाजों की कोताही माफ़ कर दे, तौहीद की नहीं लेकिन नमाज की माफ़ कर दे, रोज़े की माफ़ कर दे, ज़कात और हज माफ़ कर दे, लेकिन ये बात का तो मैं दावे से कहता हूँ अल्लाह बंदों के कभी माफ़ नहीं करता, चाहे तुम कितनी भी तौबा करो अल्लाह से, जब तक कि वो बंदा माफ़ ना करे। क्या वो बच्ची माफ़ करेंगे ऐसे माँ बाप को, क्या वो बच्ची माफ़ करेंगे ऐसे भाइयों को और ऐसी बहनों को जिसने उसकी जवानी जला दी, उसको जिना की तरफ कर दिया, उसकी औलाद वलद जिना है, वो मजबूर है शेख से सवाल करने पर, सवाल कर रहे हैं कि शेख मेरी औलाद क्या मेरे शौहर के उसमें हिस्सेदार होंगी, तो शेख पूछ रहे औलाद शौहर के इसमें हिस्सेदार क्यों, क्या तुम्हारा शौहर दूसरा है, ये बच्ची किसी और की है, तो वो कह रही हाँ ये बच्ची किसी और की नहीं, वलदुज़्ज़िना है और मेरा शौहर कोई और है, क्या जवाब दे, और उनका बोलना है कि हमको ये नहीं सुनना है कि जिना हराम है हलाल है, हमको पता है वो हराम है, हमको रास्ता दो निकलने के लिए, फिर बताओ क्या रास्ता है, खाली बोल दोगे सूद हराम है किसको नहीं पता है, आप में से कौन है इसको बताएं सूद हराम नहीं, लेकिन आज एक आदमी जिसकी माँ अगर दवाखाने में पड़ी है, उसके बाप के पैर जो है ट्रेन के अंदर पटरी पे आ चुके हैं, और उसका बेटा जो एक्सीडेंट के अंदर कार किया बस के नीचे आया, आप क्या करेंगे पैसों के लिए, आप तो नहीं खड़े पैसे निकाल के, वो जाता है फिर भागकर उसी जगह, मालूम होते हुए भी कि वो हराम है, वही हो रहा है ना, वही हो रहा है ना, पैसों के लिए तुम वही करो अपने बच्चियों के साथ, तो याद रखिए बहुत संगीन पकड़ होंगी अल्लाह के पास। मैं कहूँगा ऐसे वालिदैन से, ऐसे भाइयों से, चूंकि बाप नहीं तो भाई जिम्मेदार होता है, अपनी बहनों के साथ ये सलूक, अपनी बच्चियों के साथ हरगिज़ ये सलूक ना करें। अरे कभी अपनी नफ्स को रख कर देखें कि क्या तू और मैं 90 साल की औरत से 70 साल की औरत से शादी करेंगे, क्या उम्मीद करते हैं उनसे बच्चे पैदा होंगे हमको, और क्या उम्मीद करते हैं हमारी ख्वाहिशात पूरी होंगी, अरे मैं मर्द होने के नाते दूसरा निकाह कर सकता हूँ, छुप कर भी कर ले सकता हूँ, एक अलग मसला है, लेकिन वो औरत जो उसके निकाह में है वो कुछ नहीं कर सकती बेचारी, बेबस बेसहारा और पिंजरे में बंद की बुलबुल कहूँगा उसको, इससे अलावा उसकी कोई हैसियत नहीं, उसको ये खरीद के ले जाएगा, कल वो खरीद के ले जाएगा, अगर उसका मालिक उड़ गया तो कोई भी उसके पर काटेंगे और कोई भी उसको कैसा भी इस्तेमाल करेंगे, और ये हज़ारों का मसला है, हमें चाहिए इस मसले को बहुत संगीनी से लें। ये हमारे माहौल में नहीं होता मैं जानता हूँ, लेकिन हमारे हिंदुस्तान के माहौल में और पाकिस्तान में बात देखी गई, ये हो रहा है, कुछ कम्युनिटीज़ अपनी बच्चियों को सिर्फ इसीलिए पालती है कि वहाँ जाए, उनकी ख्वाहिशात पूरी करे, शादी नहीं कह रहा हूँ मैं ख्वाहिशात कहूँगा, इसलिए उसके लफ्ज़ ये लव नहीं, ये लस्ट है जिसको इंग्लिश में कहते हैं, ये सिर्फ हवस और ख्वाहिशात पूरी करने का मामला है, ये शादी वादी नहीं होती। कौन सी लड़की 16 साल की और 20 साल की जो एक 90 साल के आदमी से 70 साल के आदमी शादी के लिए हाँ बोलेंगे, बताइए कौन बोलेगा, ये सिर्फ उसको दबाया जाता है, उसके समाज वो करता है, अरे अल्लाह पर तवक्कुल करो, अल्लाह ने कुरान में फरमाया रिजालु कवामून अलनिसा, मर्द को अल्लाह ने कवाम बनाया, क्यों तुम कमा के लाते हो, तो क्या उसका बाप कमा के नहीं ला सकता, अरे गरीब शरीफ इंसान को जो जवान हो और उसको हलाल रोजी लाकर खिलाए और दीनदार हो नहीं दे सकता हिंदुस्तान के अंदर, जरूरी है उसको वहां दे सिर्फ पैसों के लिए और रियाल्स के लिए और जो है दीनार्स के लिए, नहीं, یہاں اس کو بہائے، اللہ پر بھروسہ رکھے، توکل رکھے، اللہ اس کو بھی دے گا، اللہ اس کے بھائیوں کو بھی دے گا، لیکن یہ کمائی کی مشین بن چکی ہے بیچاری لڑکی، کمائی کی مشین، ارے لگا دو مشین، اے ٹی ایم لگ گئی، بس پیسہ آتے رہیں گا اس سے، وہ کیسا آ رہا وہ نہیں پتا، بس آتے رہنا چاہیے، اور بیچاریاں اپنی زندگیوں کو برباد کر رہی ہے، اپنی جوانیوں کو برباد کر رہی ہے، اپنے ایمان کو ضائع کر رہی ہے، اس لیے کہ جب انسان زنا کرتا ہے ایمان آپ سے فرماتے تھے اوپر چلا جاتا، پھر جب آدمی وہ عمل کر لیتا تو پھر آتا ہے اس کے اندر، اپنے ایمان کو برباد کر رہی ہے، اور اگر اسی حالت میں وہ مر گئی تو وہ تو جو ہوں گا وہ ہوں گا، وہ تو ایک الگ قصہ ہے، یہ سارے لوگ ذمہ دار ٹھہرائے جائیں گے جو اس کے پیچھے تھے اس کو وہاں بھیجنے میں اور ساتھ یہ کام کرانے میں۔ تو میں کہوں گا اللہ پر توکل کیجئے، دنیا کے تھوڑے دن کی عائش ہے میرے بھائی، صرف تھوڑے دن کی عائش، تھوڑے دن عائش کرو گے تم یہاں صرف اس کے پیسوں سے، آخرت میں جو کوڑے پڑیں گے نہ جاتے ہی بہت بھاری ہوں گے، بہت سخت ہوں گے، بہت ہیوی ہوں گے، اتنے وہ کہ ایک کوڑا یاد دلا دیں گا ساری زندگی کا عائش بھلا دیں گا، ایک کوڑا صرف کہ کیا کما کے اس نے ایک صرف۔ تو اللہ سے سچی توبہ کرے، ایسی بچیوں کو اگر دیا ہے اور اگر وہ اکیلی ہے تو ان کو اپنے ملک واپس بلا لے، جو کچھ خرچ آتا کریں اپنی بہنوں کو اور اپنی بیٹیوں کو واپس بلائیں، یہاں کسی غریب شریف سے اسے اس کا نکاح کر دیں، اس کے حال احوال کی جانچ لیں، اور واقعی میں اگر متقی پرہیزگار تھا آپ نے دیا ہے تو حال احوال کی اس کی جانچ لیں، اور اس کو کمانے کی مشین نہ سمجھے، ورنہ اس نے جو برائی لائی ہے کہ ہمارے بچیوں کو ہم نے استعمال کا ایک ذریعہ بنایا ہے، لوگ کسی اور طریقے سے کما رہے جو حرام کاری کہی جاتی ہے، یہ ایک حلال اور اچھے ڈھنگ سے سمجھے نا، یہ حلال اور اچھے ڈھنگ سے وہی کام ہے جو لوگ حرام کاریوں کے ذریعے کما رہے ہیں، وہی کام تم نے اسلام کا نام لے کر، دین کا نام لے کر، عربوں کا نام لے کر اپنی بچیوں کو بہا رہے ہیں، اس سے ہم رکیں۔ میں والدین سے کہوں گا کہ اپنے آپ کو مضبوط کریں، اللہ پر توکل رکھیں اور یہیں کمائیں، اللہ آپ کی بچیوں کا یہیں اچھا کریں گا انشاءاللہ عزیز۔ اور غیور مسلمان نوجوانوں سے میں اپیل کروں گا جو غیرت رکھتے ہیں اپنے نکاحوں کو سادہ کریں، تو یہ بچیاں بھی آپ کے نکاح میں آ سکتے، سادہ کر کے، تو یہ بھی ایک وجہ ہوتی ہے نا، پیسہ نہیں کہاں سے نکاح کریں گے ہمارے شہر کے اندر، آپ نے جو شہر کا نام لیا وہ شہر میں تو شادی کرنا بولے تو 20-25 لاکھ کا کھیل ہے، کہاں سے لائیں گا وہ مجبور باپ جو رکشہ چلا تھا 20-25 لاکھ۔ تو غیرت والے مسلمانوں، جن کو غیرت آتی ہے نا ہماری بچیاں زنا کر یہ کری، تو غیرت پکڑو، ان بچیوں سے سادگی کے ساتھ نکاح کرو۔ اور دوسرا حل یہ دوں گا کہ وہ لوگ جو کر سکتے، استطاعت، طاقت، مال، دولت اللہ نے دے رکھی ہے، وہ دوسرا نکاح کرے تاکہ ہماری بہنیں یہ تکلیف میں زندگی نہ جئیں، بلکہ عزت اور احترام کی زندگی اپنے شوہروں کے گھر میں جئیں، دنیا بھی گزریں گے انشاءاللہ اچھی، اور آخرت میں اللہ اتنا اجر دیں گا اس بنیاد پہ جو نکاح کریں گا دوسرا، کہ بھائی یہ لو اس کے بدلے تم نے اپنی بہن کو گناہ سے، معصیت سے، زنا سے اور ایک غلط کام سے بچائی، بہت بڑی بات ہے۔ لیکن پھر کہوں گا اللہ رحم کرے، امت ان چیزوں کو سمجھنے تیار نہیں، ہم کو وہ تو دکھتا ہے وہاں جا کے یہ فلاں ہو رہا ہے، لیکن اس کا سلوشن کیا ہے؟ میں تو ایک ایسا آدمی ہوں، جب بھی کوئی مجھے ایسے واقعہ سناتا میں کہتا ہوں سلوشن پہ بات کرو، مسائل بہت ہیں۔ ایک عورت جو ہے پکڑی گئی زنا کرتے ہو مسلمان برقعے کے اندر، کہاں پکڑی گئی؟ پکنک اسپاٹ پر، ایک پکنک اسپاٹ پر دن دہاڑے ایک عورت زنا کرتے ہوئے پکڑی گئی، میں کہتا ہوں اس کا زنا اصل نہیں ہے، وہ کاز کی اس نے کیوں زنا کیا دن دہاڑے پکنک اسپاٹ پر۔ کون غیرت والی عورت کر سکتی ہے دن دہاڑے، وہ بھی دن میں، کوئی شوقین عورت بھی نہیں کریں گے، اگر شوقین ہوتی تو رات میں کرتی، اپنے گھر بلا کیوں کیا، وہ کیوں نکلی گھر سے باہر؟ میں کہتا ہوں کاز پر جاؤ، روٹ کاز جاؤ، روٹ کاز یہی کہ اس کے شوہر نے اس کو چھوڑ چکا ہے، اس کا شوہر مر چکا ہے، اس کے بچے جو بلبلاتے ہیں بھوک سے، اور وہ مجبور ہے یہ عمل کر کے وہ پیسہ کماتی ہے، کاز یہ ہے، تو اس کا بھی کاز ہے بھائی میرے۔ لیکن میں یہ نہیں کہوں گا اگر شادی نہیں ہوئی تو آپ وہاں بھی آ دیں کہ اس کی زندگی اور آپ پیسے کمانے کی مشین بنا دیں، نہیں، یہاں رکھیے، اللہ پر توکل رکھیے، اللہ ضرور بھی ضرور ایسے رشتے بھیجیں گا، اور یہ اللہ کا کام ہے، دیکھیے ہم پیدا ہونے سے پہلے ہماری تقدیر لکھی جا چکی ہے، اللہ کرے گا۔ لیکن ایسے والدین کی بہت سخت پکڑ ہے، میں کہوں گا اللہ سے سچی توبہ کریں، اگر ایسا کیا ہے پیسوں کے لیے اپنی بہنوں کو اور بیٹیوں کو بھی، سچی توبہ کریں، اور ان بچیوں کو اگر واپس لا سکتے ہیں، اگر ان کے شوہر مر چکے ہیں یا وہ متعلقہ ہے اور وہاں زندگی لائے اور اپنے پاس رکھے۔ اور کب سے امت مسلمہ نے عورتوں کی کمائی کو حلال سمجھ لیا؟ بے وجہ، حلال تو ہو سکتی ہے وجہ کے ساتھ، ان نیسسری، جس کی ضرورت نہیں ہے، اور تم مجبور کرتے ہو اس کو، نہیں وہیں رہے، بیچاری فون کر رہی ہے مر گیا میرا شوہر، بیٹا ہاتھ ڈال دے رہا ہے، کبھی میرا داماد ہاتھ ڈال دے رہا ہے میرے پر، میں کیا کروں، لوگ بری نظر سے دیکھتے، نہیں وہیں رہو، صبر کرو، پیسے آنا چاہیے، بس پیسے آنا چاہیے، تو بہت بری پکڑوں گی اللہ کے پاس۔ اس مسئلے کو ذمہ داران اگر میرے ویڈیو کو سنیں گے بہت سنگینی سے لیں، اور اس جو بہاؤ کو روکے، اس کو دوسرا رخ دینے کی کوشش کریں انشاءاللہ، اس اللہ پر بھروسہ کریں، اللہ تعالیٰ خیر راستے نکالنے والا ہے، خیر رزق دینے والا ہے، لیکن یہ طریقہ جو اپنا ہے بہت سنگین جرم ہے، اور روز قیامت یہ لڑکیاں یقیناً آپ کی گلا پکڑ لیں گی اور آپ کے جنت میں جانے میں آڑ بن جائیں گی، یاد رکھیں، اگر آپ نے باقی سب بھی کیا نا، توحید، رسالت، آخرت، عقیدہ صحیح، فلاں فلاں، یہ عمل روک دیں گے. اس لیے کہ حقوق العباد بندوں کے حق مارنے میں چیزیں، ہمیں چاہیے کہ اس کو سنجیدگی سے لیں اور اس مسئلے کو سیریس لے کے اس کے لیے کوئی سٹیپس اٹھائیں تاکہ آئندہ کوئی معصوم لڑکیوں کے ساتھ یہ چیز نہ ہو جو بہرحال یہاں ہو رہی. اللہ سبحانہ تعالیٰ ان تمام لڑکیوں کے ساتھ یا ایسے جن کے ساتھ ہو رہا ہے ان کی حفاظت کرے، ان کے ساتھ خیر کا معاملہ کرے، انہیں صبر دے، انہیں گناہوں سے بچائے اور ان تمام کو جو ہے ایک اچھی زندگی جو ہے بہرحال عطا فرمائے. السلام علیکم. وہ پہلے کوشچن سے ریلیٹڈ ہی تھا کہ کچھ ایسا معاملے بھی ہے کہ جو ایسی لڑکیاں جو 20-25 کی عمر یا اس سے اندر ہے وہ وہاں پھنسی ہے، اب ان کو شادی کرنے کے لیے ان کو یہاں سے یہ حوالہ دیا جاتا ہے کہ آپ کو ولی کی ضرورت ہے، آپ بنا ولی کے آپ شادی نہیں کر سکتے ہو. تو وہ تو بلا بہرحال جو بھی ہے مجبوری میں وہ کر رہی ہے، تو ان کو اس شادی سے بھی روکا جاتا ہے. اب اس معاملے میں تھوڑی بتا دیجیے. بھائی نے ایک سوال کیا کہ ایسی لڑکیاں جو وہاں ابھی ہے اور جن کے شوہر کا انتقال ہو گیا ہے، اب وہ چاہتی دوسری شادی کریں، تو ان کے والدین ان کو شادی نہیں کرنے دیتے اور یہ بات بولتے ہیں کہ تم کو ولی کی ضرورت ہے، مطلب والد راضی نہیں ہے انڈیا میں، وہ بولتا ہے کہ تم وہیں رہنا اور پیسے بھیجتے رہنا. بھائی یہ بڑا سمجھ لیجئے، وہ زندہ ہے انڈیا کے اندر، وہ بولتا تم یہاں آنا نہیں، ٹھیک ہے، اس لیے کہ کماتے رہنا. اور اگر بہن بولتی میں شادی کر لوں گی تو بولتے پھر ولی کی تم کو ضرورت ہے شادی کے لیے اور میں اپنی ولایت سے تمہاری شادی نہیں کروں گا. تو ایسی لڑکیاں کیا کریں؟ تو دیکھیے، جو بھائی جو باپ اپنی بیٹی سے اپنی بہن سے ایسا کام کروا رہا ہے، پتا ہے وہ مجبور ہے اور اس میں یہ کام کر رہی ہے، انہیں پتہ ہونے کے بعد بھی یہ کرا رہا ہے، میں کہتا ہوں ایسے باپ اور ایسے بھائی کی ولایت خود بخود ختم ہو جاتی ہے. سمجھ رہے ہیں؟ خود بخود ختم ہو جاتی ہے ان کی ولایت. تو اگر کسی لڑکی کو اس کے شوہر کا انتقال ہو گیا، وہ وہاں ہیں اور اپنی جوانی جلا رہی ہے بچائی اور پریشان ہے کہ اس کو دوسرا نکاح چاہیے، اس کی خواہشات ہے اپنی، تو یقیناً وہ دوسرا نکاح کر لے. اور اگر اس کا باپ اور بھائی اور اس کے ولی معلوم ہوتے ہوئے بھی کہ اس نے یہ کام کر رہی، وہ بتا رہی ہے میں مجبور ہو گئی ہوں، یہ اولاد میری نہیں ہے، میں زنا پہ مجبور ہوں، پھر بھی یہاں دے رہے، تو اس کا مطلب وہ دیوس ہیں، وہ کمینے ہیں اور وہ جو ہے لڑکی کے اس عمل کے مال پر زندگی گزارنا چاہتے ہیں. تو ایسی لڑکیاں ان کی ولایت کو ختم کر دیں. لیکن اس سے لڑکی کی ولایت ختم نہیں ہوں گی، لڑکی کو شادی ولی تو ہونا ہی ہے، وہ کسی جماعت کے مسلمانوں کے کسی ذمہ دار کو ولی بنائیں گی، اکیلے تو نہیں کریں گی. میں یہ اجازت تو نہیں دے رہا ہوں کہ وہ کچھ بھی کرے، بھاگ جائے اور شادی کر، نہیں، میں کہوں گا وہ اس علاقے کے کسی ذمہ دار سے، وہ جماعت کا ذمہ دار ہو سکتا ہے، مسلمانوں کی تنظیم کا ذمہ دار ہوتا ہے، سیاسی کوئی رہنما ہو سکتا ہے، کوئی رہبر ہو سکتا ہے، اس کو اپنا ولی بنا یہ مسئلہ بتا کر اور اس کی ولایت میں نکاح کر دے. اور میں کہوں گا مسلمانوں میں سے کچھ لوگ ضرور ان کی ولایت کو قبول بھی کرے کہ ہم تمہارا نکاح کروائیں گے، ٹھیک ہے. تو لہٰذا اگر باپ اور بھائی اس طرح کے ہے اور اس کو خاص طور سے بلیک میل کرے اسلام کے نام پر کہ تمہاری ولایت ہمارے پاس ہے، ہم ولی تمہارے راضی نہیں ہے نکاح سے، تم جو کر رہے وہ کرتے رہو، بس پیسہ بھیجتے رہو، ہمارا مشین ہے تم ہمارے لیے پیسے کی، تو ان کی ولایت ختم ہو جاتی ہے. وہ ولایت ختم ہو گئی ان کی، اب وہ لڑکی کسی بھی انسان کو جو ذمہ دار ہو، لیکن یاد ہے کوئی بھی ایرا گرا مسلمان نہیں بنے، ذمہ دار ہو، اس کو اپنا ولی بنائے، اس کی ولایت میں نکاح کر لے. ان شاء اللہ اس مسئلے کی وجہ سے، چونکہ وہ زنا کرنے پہ مجبور کر رہے اس کو لیکن شادی نہیں کرنے دے رہے ہیں، زنا جیسا حلال ہے اور یہاں ولایت کی بات کر رہا ہے شادی کے لیے، تو اس کی ولایت ختم ہو جاتی ہے. وہ جو ہے ولی بنائے کسی ذمہ دار انسان کو اور اس کی ولایت میں رہ کر کسی دیندار انسان سے جو ہے نکاح کر لے. لیکن بغیر ولی کی جات نہیں دے رہا ہوں، اس کی اس ولی کی ولایت ختم ہوگی. وہ اپنے ماموں کو بنائے، چاچا کو بنائے، نانا کو بنائے، دادا کو بنائے، لیکن سبھی اگر ایسے ہیں، کوئی نہیں ہے، اس کے چاچا نہیں، نانا نہیں، دادا نہیں، مر چکے ہیں، تو پھر وہ ولایت سب کی ختم کر دے. وہ ایسے بھائی اور ایسے باپ کی ولایت تو کبھی نہ لے اور وہ کر دے، یا پھر باپ ایسا ہے لیکن بھائی اچھا ہے تو بھائی کی ولایت لے لے، اسی طرح بھائی خراب ہے اور دوسرا بھائی اچھا اس کی ولایت لے لے، ماموں اچھا ہے بھائی اور ماں باپ خراب ہے تو ماموں کی ولایت لے لے، چچا کی ولایت لے لے، نانا کی ولایت لے، دادا کی ولایت لے، اپنی محرمات کی پہلے لے. لیکن اگر یہ سب ایسے یا نہیں ہیں، مجبور ہے بیچاری، تو پھر چونکہ اب اس کے کوئی محرم ولی باقی نہیں ہے، وہ کسی اور کی ولایت لے اور کسی ذمہ دار کے مسلمان، اور پھر وہ جو ہے نکاح کر لے. اس لیے کہ جو زندگی وہ گزار رہی ہے وہ نرک جہنم سے زیادہ بری زندگی ہوتی ہے ایک مومنہ ایک مسلمان عورت کے لیے، کیسے وہ زنا اور اس طرح کی زندگی گزاریں گی. لہٰذا وہ پھر اس ولایت کو چیک کرے، باپ نہیں تو بھائی، بھائی نہیں تو دوسرا بھائی، ماموں ہے، چچا ہے، نانا ہے، دادا ہے، اگر محرمات ختم ہو گئے تو پھر کسی اور کی ولایت لے ذمہ دار کی، اور وہ اپنا نکاح کسی اچھے شریف انسان سے کر لے تاکہ ایک شرافت کی اور اچھی زندگی گزارے اس دنیا کی.